कसरी सम्झाइ बुझाउ कसरी सम्झाइ बुझाउ पिरयो जिन्दगानीको सहारा एउटै भयो हो यो कसरी सम्झाइ बुझाउ बिरानो यो रात सम्झना तोराइ जाने हो दुई मुठियो सास कहिले छोडी जाने हो रयो जिन्दगानीको सहारा एउटै भयो हो यो मुटुलाई कसरी सम्झाइ बुझाउ कस्तो झूठो आशा त्यसै लागि रहन्छ विफना त्यो जस्तो सपना खोजिरहन्छ रयो जिन्दगानीको सहारा एउटै भयो यो मुटुलाई कसरी सम्झाइ जति भुलु भन्छु झन् झन् याद आउँछ छाती भित्र सधैँ कस्तो ज्वाला गजल छ तिरयो जिन्दगानीको सहारा एउटै भयो हो यो मुटुलाई कसरी सम्झाई बुझाई यो